Let's go. चल सबले फूले को फले को कसले देख छायो आत्मा चले को तिम्रे यादले सताउँछ म कसरी हाँसु मारू सुकुला सागरको पानी तर कहिले नि सुकेन फुलेको फलेको कसले देख्छायो आत्मा झरेको तिम्रो यादले सताउँछ म कसरी हाँसु मारु शुक्ला सागरको पानी तर कहिले नि सुकेनन् आँखामा हाँसु मारु शुक्ला सागर को पानी तर कहिले नि सुकेनन् आँखामा हाँसु।